नमस्कार अर्पण सबैका लागि रेडियो 104.5 MHz को नियमित प्रोग्राम जस फर एनसीमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। प्राविधिक कक्षमा हुनुहुन्छ राजनी म सुजिता हमालको। रेडियो 104.5 MHz को नियमित प्रोग्राम जस फर एनसीमा आजको यो सोमबारको एपिसोडमा भने साथ दिन तपाईँलाई म सुचिता उपस्थित हुनेछु र यो आजको दिन यो सोमबारको बसाईमा जस फर एनसीमा हामी जस रमाइलो कुराकानी गर्नेछौँ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। साथमा रमाइला साङ्गीतिक आवाजहरू राख्ने गर्दछौ र तपाईँ पनि कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर 0956 63 332 को लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ आउनुहोस् र रमाइलो कुराकानी गर्नेछौँ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ र कार्यक्रमको शुरूआत गरौँ निकै नै मिठो एउटा साङ्गीतिक आवाजबाट। आवाजपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस फर एनसीमा। तपाईँ पनि जस र म अहिले कुराकानी गर्न चाहनुहुन्छु भने हाम्रो स्टुडियोको दुईवटा फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0956 63 332 र 0956 तिन सय तेत्तिसको दुईवटा लाइन खुल्ला गरेका छौँ। आउनुहोस् फटाफट डायल गर्नुहोस् जस रमाइलो कुराकानी गर्नु सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। साथमा हाम्रो राशिले निकै नै मिठो रमाइलो साङ्गीतिक आवाजहरू राख्ने गर्नुहुन्छ र यति बेला कोही मित्र आउनु भएको छ र हाम्रो राज्यले इसारा गर्नुभएको छ र साथीहरू धेरै मिस कल दिइरहनु भएको छ राज्यलाई धेरै नजिस्काउनु छ है त्यही भनिरहनु भएको छ राज्यले। हरेक दिन आउने गर्दछ प्रोग्राम जस्ट फर एनसी बिहान 11 बजेको अर्पण खबर लगत्तै करिब करिब 12 बजेसम्म आउने गर्दछ र कहिले समय सामयिक विषय वस्तुमा रहेर हामी कुराकानी गर्ने गर्दछौँ। कहिले उखान टुक्कामा र कहिले जोक्स चोडकिलाहरू यस्तो भन्ने गर्दछौँ। आज जस्ट हामी रमाइलो कुराकानी मात्र गर्नेछौँ। 0655-363-332 र 0655-363-333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। आउनुहोस् रमाइलो कुराकानी गर्न। यति बेला फेरि राज्यले एउटा साङ्गीतिक आवाज राख्ने भनेर इसारा गरिरहनु भएको छ। हाम्रो राज्यको रोचाइमा सुनौ यो भाग। सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाला, सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाला, मन पर्यो मन पर्यो मन पर्यो मलाई मन पर्यो, मन पर्यो मन पर्यो मन पर्यो साह्रै मन पर्यो। रेडियो अर्पण 104.5 MHz। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले कान दुख्ने, कान पाकिरहने, पानी पिप बगिरहने, चिलाउने, कान कराउने, कम सुन्ने, लगातार रुगा खोकी लागिरहने, नाक बन्द हुने, नाकमा मासु पलाउने, पुरानो भन्दा पुरानो पिनास, माइग्रेन, टाउको दुखी रहने, सिल्का हान्ने, घाँटी दुख्ने, स्वर बस्ने, दोहोरी रहने, टन्सिलाइटिस, रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 0556-5301, एम्बुलेन्स 98455-64-222। होइन हजुर, निराश देख्दैछु नि, के को चिन्ता परेको छ आज भोलि? हेर्न बुढी, घर बनाउने त भनियो, घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु। ल हजुरलाई थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अरियाल सप्लायर्समा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि। ए हो र, त्यसो भए म अहिले हेरिहाले। हजुर, हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट, बाथरूम, सेनेटरीका सामान, नेपाटप टंकी, सिसा, शिखर फ्लाइवर, रेडीमेड ढोका साथै पशुपति पेन्ट्स पनि उपलब्ध छ। अरियल सप्लायर सेन्टर, तपाईँको नाम, तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम। सम्पर्क अर्याल सप्लायर सेन्टर, रनपाठ बकुलर चोक, रेडियो अर्पण अगाडि, प्रोप्राइटर भेषराज अर्याल, मोबाइल 98452-1719। पुनश्च अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट 50 मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ। फोन 0556 5680 40। ए दाई एकपटक सुन्नुहोस् त, एकछिन नकराउनु न ल, यता सुन्नुहोस् न भनेको, प्लिज एकछिन नकराउनुहोस् न है। होइन दाई, अघि नै देखि त्यही घरमा लट्ठ भएर हेरिराख्नु भएको छ, किन हो? हेर्नुहोस् न त्यो घर भन्दा नि घरको आर्क सहितको झ्याल ढोका कति राम्रो र आकर्षक छ है। विकल्पका हरेक उत्पादनहरू आकर्षक र बलियो छ नि दाई, अझ हेर्नुहोस् त त्यसको आधुनिक डिजाइन कस्तो राम्रो छ। तपाईँ घर निर्माण गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब नेपालमै पहिलो पटक 70 वर्ष वारेन्टी र फ्री होम डेलिभरी सहित काठ र अन्य वस्तुका चौकोसहरू भन्दा कैयौं गुणा सस्तो, आकर्षक, बलियो र आधुनिक डिजाइनका भरपर्दो झ्याल ढोका आर्क र भेन्टिलेसनका लागि एकपटक रत्ननगर 3 शान्ति चोकमा रहेको विकल्प कंक्रिट उद्योगलाई सम्झनुहोस्। सम्पर्क विकल्प कंक्रिट उद्योग रत्ननगर 3 शान्ति चोक चितवन, फोन नम्बर 0656 60 977, मोबाइल नम्बर 98 550 61 977, 98 550 65 433 र 98 450 82 792, इमेल विकल्पकंक्रीट@gmail.com, वेबसाइट www.विकल्पकंक्रीट.com। वन वन्य जन्तु प्रकृति संरक्षणमा हाम्रो अभियान। वाह बाजा, सिरक ब्लाङ्केट ल्याइदियो, फेरि तिम्रो हुनेवाला त्यो नटिनी बुहारीको लागि कुर्ता सलवार पनि चाहियो। ल यो नटी प्रज्ञाको कुरो सुन्दा पनि हाँसै उठेर आउँछ भनेको, कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। सौरा चुकमा रहेको है ओम नपट्टि पुस्तकालयमा गएर सबै सामान ल्याऊ भनेको, त्यति बुद्धि पनि छैन यो नटी प्रज्ञाको, कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। विभिन्न किसिमका स्वदेशी तथा विदेशी सपिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिरक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ। न त मोल मोलाईको झन्झट, न ठगिने डर, ओम नवदीप वस्त्रालय रत्नगर 1 सौराहा चोक चितवन, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, फोन नम्बर 0556 60 336, मोबाइल 98 550 57 924। एकदम उचित दाम ओम नवदीप वस्त्रालय बेचाम। छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी? हुनेवाला बुहारी त साह्रै राम्री छिन्, अनि यो घरको डेकोरेसन झनै राम्रो। बरु बुबा हुनेवाला सम्धीसँग सोध्नुहोस् न, यी सबै मार्बल टाइल्स अनि सेनेटरीजका सामानहरू कहाँबाट ल्याएको, अनि यो डेकोरेसन कसले गरेको? हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या? अनि त म पनि खुसी, तपाईँकी बुहारी पनि खुसी। ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिम चोकको भरतुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो, म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट। हजुर, हामी कहाँ ब्रान्डेड मार्बल, ग्रेनाइट्स मार्बल, ग्रेनाइट टाइल्स, रंगोली, सेनेटरीका सामानहरू, ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन, अल्मोनियमका झ्याल ढोका, कार्लिस बुट्टा, वाल पुटिङ, पेरिस पुटिङ, सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ। सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चोक भरतपुर मिनी मार्केट अगाडि, फोन 0556 31 513, मोबाइल 98 550 64 718। पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ। ए दिलो पक त पक, हस्याङ खस्याङ गर्दै हिँडेछस्, कता हो? सगरमाथा। ए केटा हो, हेर्न ए हँसाउँछ यसले पनि, यो यति बेला अनि सगरमाथा। ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र, लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि। ए हो र, सुन त केटा हो, हाम्रो रबिनले पनि 5 वर्ष पहिला सगरमाथा मोबाइलबाट मोबाइल किनेको थियो, आजसम्म चलाइरहेछ, त्यहाँ त ओरिजिनल मोबाइल पाइन्छ, हामी पनि किन्न जाउँ। जाउँ जाउँ कलर्स, सैमसंग, नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटीसी, यानसेल तथा युटेल को रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ। विगत 10 वर्षदेखि तपाईहरुकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एकमात्र विकल्प सगरमाथा मोबाइल, रत्नगर 1 गंगा प्लाजा सौराहा चोक, प्रोप्राइटर शंकर पौडेल, फोन 0556 61 556, मोबाइल 98 452 41 141। उदायो सपना सबै हुरीले, के सपना उडाए हुरीले, के हुनु नि कोरिया जानी सपना, कर्म नगरी फलको आशा गरेर भएन नि मित्र, कोरियन भाषामा पोख्त बने पो कोरिया जान पाइन्छ, टच स्काईमा गए कोरियन भाषामा पोख्त भइन्छ। एक दशक कोरिया बसेर आउनु भएका दक्ष शिक्षकबाट कोरियन भाषा सिकाइने, प्रोजेक्टरको सुविधा सहित अडियो भिजुअल कक्षा सञ्चालन हुने, नमुना प्रश्न पत्रद्वारा हप्तै पछि परीक्षा लिइने, टच स्काई इन्टरनेसनल एजुकेसनमा कोरियन भाषा सिकी कोरिया जाने सपना साकार पार्नुहोस्। सम्पर्क टच स्काई इन्टरनेसनल एजुकेसन, रत्नगर 2 टाढी, ओम साईराम अस्पताल भवनको तेस्रो तल्ला। फोन नम्बर 0556505, मोबाइल 98450575। मनोरञ्जन केन्द्रमा एकै पटक 300 जना सम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था, महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था, बेबी स्विमिङ पुल, लकर सुविधा, स्विमिङ गर्दै खान सकिने व्यवस्था, विवाह, व्रत बन्ध, बर्थडे पार्टी, मिटिङ तथा 2000 जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा, विशेष सांगीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था, कैलाश पर्वत, कलात्मक ढुङ्गे धारा, चिल्ड्रेन पार्क, म्युजिकल सावर डान्स, रेस्टुरेन्ट, साथमा पर्याप्त पार्किङको सुविधा, चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज। आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ ट्रेनिङको व्यवस्था, होटल गंगोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था, साथै 3 महिनादेखि 1 वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा 15% छुटको व्यवस्था। सम्पर्क हम्स मनोरञ्जन केन्द्र, रत्नगर टाढी। फोन 0556568, मोबाइल 98550660 र 98029565045, वेबसाइट www.hmkchitaun.com। गयो जिन्दगी, दोस्तै भयो, त कहिले आठ पास नहुने भइस्, म कहिले एसएलसी पास नहुने भए, त्यही त यार, अब पढेर काम छैन। हेर यी लाछीहरूको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आईओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेसन नेटवर्क, रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि। फोन नम्बर 0556563396, मोबाइल 98550625377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा। रत्नगर 8 परसौनी टाढा गाउँ स्थित 3.5 बिघामा रहेको प्लटहरू ₹3,00,000 देखि 20,00,000 सम्ममा उपलब्ध छ। सोही प्लटमा आरसीसी ढलान सहित 4 कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ। विकासका पूर्वाधारहरू, खाने पानी, विद्युत, ढल, 6 मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न 20,00,000देखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। साथमा भरतपुर बसन्त चौकदेखि 300 मिटर भित्र रङ फ्याक्ट्रीको आदैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली, रत्नगर चितवन। सम्पर्कका लागि राम प्रसाद पौडेल, ओम शान्ति, मोबाइल 98450073867, हरि चापागाई, मोबाइल 98451673087। रेडियो अर्पण 104.5 MHz। एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्न चाहन्छु। प्रोग्राम जस्ट फर एनसीएमा हरेक दिन आउने गर्दछ, त्यसो त प्रोग्राम जस्ट फर एनसी बिहान 11 बजीको अर्पण खबर लगत्तै करिब करिब 12 बजेसम्म आउने गर्दछ। र यो प्रोग्राम जस्ट फर एनसीएमा हामी जस्टमा आएर कुराकानी गर्ने गर्दछौँ र कहिले काहीँ समसामयिक विषय वस्तुमा आधारित रहेर कुराकानी गर्ने गर्दछौँ, कहिले उखान टुक्का र आज भने हामीले तपाईँको सम्झना सन्देशलाई मात्र लिने गर्दछौँ, कोसिस गरिरहेका छौँ। र साथमा राशीले निकै नै मिठा साङ्गीतिक आवाजहरू बचाइरहनु भएको छ। र कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, विदा माग्नुपर्छ भनेर हाम्रो राज्यले इसारा गरिसक्नु भएको छ। रेडियो अर्पण 104.5 MHz तथा इन्टरनेट लाइनको www.radioarpan.com.np विश्वको जुनसुकै कुनामा बसेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै मेरो आवाज रेडियो सेटसम्म श्रोतासम्म पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर साथ दिने मित्र राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको यो प्रोग्राम जस्ट फर एन्जोयको एपिसोडबाट म सुजिता हमा बिदा हुन्छु। नमस्कार।